हरिया दाइले बिसाउने भारी सुनामाया डाँडैको चौतारी। नमस्ते, म लोकदोरी गायक विष्णु खत्री, तपाईँले हेर्दै हुनुहुन्छ गुल्मी न्युज डट कम। होइन, हामी रेडियोबाट दुर्घटना बारे जानकारी लिन खोजिया हो। हजुर, त्यही त, खिदिममा दुर्घटना भयो भने जानकारी भयो हजुर, के कस्तो छ अवस्था? उद्धार टोली, हामी त्यही तर्फ जाँदैछौँ, ईश्वर साहबसित छ सर। मलाई फोन दिनुहोस् न। ल ल, यहाँ बिजी हुनुहुन्छ, यहाँ डिआइजी साहबसित हाम्रो एकचोटि फोन पाउन सकिन्न र? होइन, कुरा गर्दै हुनुहुन्छ, अर्को फोनमा बिजी, अरू चिप्ले चिप्ले चिप्ले हुनुहुन्छ। के छ अहिले पछिल्लो जानकारी तपाईँहरूलाई? केही छैन सर, अहिलेसम्मको तपाईँको जहाँ जहाँ भनेको थियो ती ती ठाउँमा हाम्रो टोली परिचालन छ। उसको खिदिमको तपाईँको माली मन्दिरमा भनेको थियो, त्यहाँ टोली पुग्यो, स्थानीय बासिन्दा र त्यहाँको अशी साहबसहितको टोली त्यहाँ केही फेला पार्न सकेन। अनि त्यसपछि खिदिमकै हरापोटो पुलोलीतर्फ पनि टोली जाँदैछ। अहिलेसम्म जाँदा मिडिया र अन्य मान्छेहरूको आशंका गरेका थिए, ठाउँ ती ठाउँहरूमा टोली पुगिसकेको छ, अहिलेसम्म फेला पार्न सकेको छैन। र माली मन्दिरमा नभेटी जङ्गलतिर हुने आशंकामा त्यहाँ खिदिमको असी साफसको टोली चाहिँ त्यतातिर जाँदैछ सर। यहाँनिर छ भने देखा परिसकेको छैन? छैन छैन। ल, यहाँ ईश्वर साफसित कुरा गर्नु। ल हस्, हेलो हजुर, नमस्कार। हजुर नमस्कार, हामी रेडियो गुलीबाट बोल्यौँ। हजुर भन्नुहोस् न। सरको सर्वप्रथम शुभ नाम? गोविन्द पन्थे। अहिले निमित्त जिल्ला प्रहरी कार्यालय प्रमुख हो। अहिले के छ पछिल्लो अपडेट? के छ पछिल्लो अपडेट? चाहिँ हाम्रो जिल्लामा भएको भन्ने आशंका मात्रै हो, अब अहिलेसम्म फैलाउन पर्दा हो, केही पनि छैन। होइन, यति सारा राष्ट्रिय मिडियाले समेत लेखिसके खिदिममा दुर्घटना भयो भन्ने, तर तपाईँलाई थाहा नभयो कसरी? त्यो मिडियावालाले कहाँबाट थाहा पायो उनीहरूलाई सुन्नुहोस्। हजुर, अब त्यो भनेको ठाउँमा मिडियाले लेखेको ठाउँमा खिदिममा ढाबा भन्नेमा पुलिस पुगिसक्यो। हजुर, त्यो स्थानमा चाहिँ अहिलेसम्म त्यस्तो जानकारी प्राप्त भएको छैन, त्यही भएर अब त्यो मिडियाले कहाँ हो त्यसैले सबै सुन्नुहोस्। भनेपछि तपाईँले जहाज यहाँनिर छ भन्ने कुरा तपाईँहरूलाई कुनै जानकारी आएको छैन? छैन छैन, हामी चाहिँ सारा स्टेसनहरू चाहिँ त्यो खोजुन गर्नलाई लागेको छ, स्थानीय जनता समेत परिचय रह, आर्मी समेत परिचय रह, छैन त्यस्तो। भनेपछि तपाईँको प्रहरी चाहिँ चारतिर गइरहेको चाहिँ छ? लागिरहेको छ, म पनि, म आफै पनि फिल्डमै छु, त्यस्तो छैन। अहिले तपाईँ पनि जाँदै हो? हो। हस्, धन्यवाद जानकारीको लागि, हामी सम्पर्कमा रहिरहौँ है त। थ्याङ्क यू, वेलकम।